जति दुख दे सारा सहे दिन्छु म सयौं चोट सहेर पनि अचानो झै रहि दिन्छु म चाहे मेरो शिर झुकोस् या चाहे मेरो मन दुखोस् तर पनि म बाँच्ने छु तिरुमा पनि भोग्दै भोग्नै पर्ने